चढ्दै जाऊ शिखर, छो आकाशलाई। विजयको गीत सितै बाँडो प्रकाशलाई, बाँडो प्रकाशलाई। चढ्दै जाऊ शिखर, नलडाऊ कसैलाई पहिला अघि सरौ, नलडाऊ कसैलाई पहिला अघि सरौ। जित हुन्छ सबैको मिलीजुली बढौ, जित हुन्छ सबैको मिलीजुली बढौ, मिलीजुली बढौ। चढ्दै जाऊ शिखर, जति माथि पुगे पनि मन त यही हुन्छ, जति माथि पुगे पनि मन त यही हुन्छ। देशको यो पुकारलाई सम्झि छामी पुग्छ, देशको यो पुकारलाई सम्झि छामे पुग्छ, सम्झि छामे पुग्छ। चढ्दै जाऊ शिखर, छो आकाशलाई। विजयको गीत सितै बाँडो प्रकाशलाई, बाँडो प्रकाशलाई। चढ्दै जाऊ शिखर।